نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمة آیت نمبر 63 سے. با اور اذ جب، اخذنا لیا ہم نے، میثاقکم پختہ عہد تم سے، و اور رفعنا بلند کیا ہم نے، فوقکم تمہارے اوپر، الطور کوہ طور کو، خذو لے لو، ما جو، آتیناکم دیا ہم نے تم کو، بقوت مضبوطی کے ساتھ، واذکروا اور یاد رکھو، ما جو فیہ اس میں ہے، لعلکم تاکہ تم، تتقون تم متقی بن جاؤ، ثم پھر، تولیتم منہ موڑ لیا تم نے، من بعد ذالک اس کے بعد، فلولا پھر اگر نہ ہوتا، بریکٹ میں لکھ لیجیے، فضل اللہ اللہ کا فضل، علیکم تم پر، ورحمتہ اور اس کی رحمت، لکنتم البتہ ہو جاتے تم، من الخاسرین نقصان اٹھانے والوں میں سے، خسارہ پانے والوں میں سے، ولقد اور البتہ تحقیق، علمتم جان لیا تم نے، الذین ان لوگوں کو، اعتدوا جنہوں نے زیادتی کی، منکم تم میں سے، فی السبت ہفتے کے دن میں، سبت میں، فقلنا تو کہا ہم نے، لہم ان کو، کونو ہو جاؤ، بن جاؤ، قردتن بندر، خاسئین ذلیل دھتکارے ہوئے، فجعلناها تو بنا دیا ہم نے ان کو، نکالن عبرت، لما واسطے اس کے جو، بین یدیہا ان کے آگے تھے، وما اور جو، خلفہا ان کے پیچھے، وما عزتن اور نصیحت، للمتقین تقوی والوں کے لیے، و اور اذ جب، قالا کہا موسیٰ، موسیٰ علیہ السلام نے، لقومہ اپنی قوم سے، ان اللہ بے شک اللہ تعالی، یأمرکم حکم دیتا ہے تم کو، ان کہ، تذبحو تم ذبح کرو، بقرتن एक गाय। पालू, उन्होंने कहा। आ क्या तत्तखिदुना, तू बनाता है हमको। हुजुआ, मजाक। काला, कहा। आऊज़ु बिल्लाही, मैं पनाह चाहता हूँ अल्लाह की। अन के, अकूना, मैं हो जाऊं। मिनल जाहिलीन, जाहिलों में से। आलू, उन्होंने कहा। उदउ, दुआ कीजिए। लना, हमारे लिए। रब्बका, अपने रब से। युबय्यिन, के बयान करे। लना, हमारे लिए। माँ, क्या है, कैसी है। हिया, वो। काला, कहा। इन्नहू, बेशक वो। यकूलू, फरमाता है। इन्नहा, बेशक वो। बकरतुन, एक गाय है। ला, नहीं। फारिदुन, बुढ़िया, बूढ़ी। वला, और ना। बिक्रुन, जवान। अवानुम, दरमियाना उम्र है। बैन ज़ालिका, दरमियान इसके। फ़फ़अलू, तो करो। मा, जो। तुमरून, तुम हुक्म दिए जाते हो। आलू, उन्होंने कहा। उदउ लना, दुआ करो हमारे लिए। रब्बका, अपने रब से। युबय्यिन, कि वो बयान करे। लना, हमारे लिए। मा, क्या। लौनुहा, उसका रंग हो। काला, कहा। इन्नहु, बेशक वो। यकूलू, फरमाता है। इन्नहा, बेशक वो। बकरतुन, एक गाय है। सफ्राउ, जर्द। फाक उन, खालिस है। लौनुहा, रंग उसका। तसुर्रु, खुश करती है। अन्नाजरीन, देखने वालों को। कालू, उन्होंने कहा। उदउ लना, दुआ कीजिए हमारे लिए। रब्बका, अपने रब से। युबय्यिन, के बयान करे। लना, हमारे लिए। माहिया, कैसी है वो। इन्नल बकरा, बेशक गाय। तशाबहा, मिलजुल गई हैं। अलैना, हम पर। व इन्ना, और बेशक हम। इंशा अल्लाह, अगर अल्लाह ने चाहा। लमुहतदून, अलबत्ता पा लेने वाले हैं। काला, कहा। इन्नहु, बेशक वो। यकूलू, फरमाता है। इन्नहा बेशक वो, बकरतुन एक गाय है, ला नहीं, जलूलुन पस्त नरम, मुती तुसीरु हल चलाती हो, अल अर्दा जमीन में, वला और ना, तस्पी शराब करती है, पानी पिलाती है, अलहरसा खेती को, मुसल्लमतुन सही सलामत है, ला नहीं शियाता कोई दाग, फीहा उसमें, कालू उन्होंने कहा, अलआना अब, जिता लाया है तू, बिलहक हक को, फजबहूहा तो उन्होंने जबह किया उसको, वमा और ना, कादू करीब था कि वो, यफअलून वो करते, वा और इज जब, कतल तुम कतल किया तुमने, नफसन एक शख्स को, फद्दारा तुम फिर एक दूसरे पे डालने लगे तुम, फीहा उसमें, वल्लाहु और अल्लाह, मुखरिजन निकालने वाला है, मा कुंतुम जो थे तुम, तक तुमोन तुम छुपाते, फकुल्ला तो कहा हमने, इद्रिबूहु मारो इसको, बे बादिहा साथ बाज इसके, यानी हिस्से के साथ इसके बाज हिस्से के, कजालिका इसी तरह, यहयिल्लाहु जिंदा करता है अल्लाह, अल्मौता मुर्दों को, वयुरीकुम और दिखाता है तुमको, आयाती ही अपनी निशानियां, लअल्लकुम ताकि तुम, ताकिलून अकल से काम लो, बस।